billahi mineşşeytanirracim. Bismillahirrahmanirrahim. Hamdan li fatir li kulli salatin ala khatimur rusul. Allahumma salli ala seyyidina Muhammed ve ala ali Muhammed ve barik ve sellem aleyh. Nazrin-i Grami, program Hikmet aur Sehat mein aapka mezban Hakim Sayyid Abdul Basit hazir-e-khidmat hai. Hamare aaj ka program bhi kal se juda hua hai. Hum heat stroke par baat karenge. بنیادی طور پہ گرمی میں جو سب سے بڑے مسائل ہوتے ہیں کہ آج ہم آپ کو یہ بتائیں گے کہ کن لوگوں کو ہیٹ اسٹروک سے بچنے کے لیے زیادہ اہتمام کرنا ہے اس میں سب سے پہلے ہم دل کے مریضوں کو لیں گے یا پھر ہائی بلڈ پریشر کے مریضوں کو لیں گے کہ انہیں بہت احتیاط کرنی ہے کوشش یہ کرنی ہے اپنی جو ڈوز ہے صبح کے وقت جو آپ دوا لیتے ہیں تو وہ لازمی لیجئے اس کو بھولیے نہیں اور جو بھی آپ خون پتلا کرنے کی میڈیسن لیتے ہیں وہ اسے کھانا نہ بھولیے اور صبح وہ ضرور لیجئے پانی کا استعمال جو ہے اس موسم میں زیادہ سے زیادہ کرنا ہے جیسے میں نے کل بھی عرض کیا تھا کہ ابلا ہوا پانی اس سلسلے میں بڑی عمدہ چیز ہوتی ہے کہ آپ بوائلڈ واٹر کو جو ہے آپ مٹکے میں رکھیے اور مٹکے کے اندر آکسیجینیٹ واٹر جو ہے وہ زیادہ پروڈیوس ہوتا ہے اس کے اندر ایسے خلیات ہوتے ہیں مٹی کے اندر ایسی طاقت ہوتی ہے کہ وہ پانی کو مزید آکسیجنیٹ کر دیتا ہے اور اس کے اندر مقدار آکسیجن کی بڑھا دیتا ہے تو اگر آپ پانی بوائل کریں اور اس کے بعد مٹکے میں ڈال دیں اور مٹکے میں ڈالنے کے بعد صبح آپ اس کو بوٹل میں بھر کے چاہے ڈسپینسر میں رکھیں یا فریج میں رکھیں ہلکا ٹھنڈا پانی جو ہے آپ پیجئے اسی طریقے سے ڈائلسس کے پیشنٹ گردے کے پیشنٹ اور نیفرائٹس یعنی کہ ورم جو ہو جاتا ہے گردوں میں اس کے پیشنٹ جو ہیں بہت احتیاط کریں اپنے ساتھ پانی کی بوتل ضرور رکھیں اور جب بھی گھر سے نکلے آپ کے ساتھ پانی ہونا چاہیے سر ڈھانپنے کے لیے کوئی کیپ یا رومال آپ گیلا کر کے رکھیے وہ بڑی عمدہ چیز ہے اسی طریقے سے وہ مریض جو کہ ہیپیٹائٹس کے مریض ہیں ان کے لیے بھی پانی بہت ضروری ہے اور گرمی میں ان کے ساتھ بڑے مسائل ہوتے ہیں ہیپیٹائٹس بی ہیپیٹائٹس سی کے پیشنٹ جو دوائیں بھی کھا رہے ہیں یا پھر علاج کروا رہے ہیں یا کوئی کسی قسم کے ویکسینز آپ نے لگائے ہیں تو یہ موسم آپ کے لیے بھی خطرناک ثابت ہو سکتا ہے تو اس پہ احتیاط کیجئے اسی طریقے سے عموماً ڈاکٹرز جو ہے ڈائلسس کے پیشنٹس کو پانی کم پینے کا مشورہ دیتے ہیں بیکاز ان کا جو کڈنیز جو ہے ان کے فنکشن جو ہے وہ فیل ہو چکے ہوتے ہیں ڈائلسس کے ذریعے وہ تمام معاملات چل رہے ہوتے ہیں تو آپ نے یہ کرنا ہے کہ اپنے پانی کی مقدار کو کم رکھیے اور آب جو کا استعمال آپ زیادہ سے زیادہ کیجیے یہ یاد رکھیے کہ آب جو سے بہترین پانی جو ہے یا ڈرنک کوئی نہیں ہے تو آب جو بنانے کا طریقہ بھی یہ ہوتا ہے کہ کٹی ہوئی جو لے لی جائے اور اسے پانی میں ابال کے اور چھان کر پانی سفید ہو جائے گا اور اس میں آپ چاہیں تو شہد ملا کر اور آپ پھر وہ پانی جو ہے ڈائلسس کے پیشنٹ بھی پی سکتے ہیں اگر شوگر کے پیشنٹ ہیں تو اس میں شہد ایڈ نہیں کیجئے اسی طریقے سے آپ زیادہ سے زیادہ آب جو پیجئے جو کہ طب نبوی کے لحاظ سے بھی بڑی عمدہ دوا ہے اور وہ پیشنٹ کے جو عموماً جو ہے ٹینشن کے پیشنٹ ہیں ذہنی پیشنٹ ہیں اور وہ ایسی دوائیں کھا رہے ہیں جو ریلیکسن میڈیسن ہیں جو کہ اینٹی بائیوٹک لے رہے ہیں یا وہ لوگ جو کہ ریلیکسن رات کو سونے کے لیے جو میڈیسن ہوتی ہے وہ لے رہے ہیں تو ان کے لیے بھی یہ ہے کہ آپ صبح کے وقت جب بہت زیادہ گرمی شروع ہو تو اس وقت کوشش کیجئے کہ آپ اپنا سر ڈھانپ کے نکلیں گاڑی میں آپ کوشش کیجئے کہ ایسی جگہ پر بیٹھیں جہاں دھوپ نہ آئے تو ان کو بھی خیال رکھنا ہے کہ وہ مریض جو کہ نفسیاتی مریض ہیں ان کو بھی خیال کرنا ہے کہ ان کو کوئی نہ کوئی پرابلم ہوتا کیا ہے پروسیس میں آپ کو بتا دوں کہ ہوتا یہ ہے کہ صرف آدھے گھنٹے میں جو ہے بندے کی ڈیتھ ہو جاتی ہے اگر خدا نہ خواستہ سن سٹروک ہوتا ہے اور اس کا جو پروسیس ہوتا ہے کہ سب سے پہلے تو یہ ہوتا ہے کہ وہ سٹروک ہوتا ہے اور پورا سر کے اندر بھاری پن ہو جاتا ہے ایسا لگتا ہے کہ سر چکرا رہا ہے سر گھوم رہا ہے اور تھوڑی دیر میں ہی 10 منٹ کے اندر پورے جسم میں ایسا محسوس ہوتا ہے کہ بخار 102-104 کے قریب ہو گیا ہے اور تیسری چیز یہ ہوتی ہے کہ پورا جسم میں جو ہے درد ہونے لگتا ہے اور ایسا لگتا ہے کہ جسم ٹوٹ رہا ہے اس کے معنی یہ ہوا کہ آپ کو سٹروک کا اٹیک ہو چکا ہے آپ فوری طور پہ قریبی ہاسپٹل جانے کی کوشش کریں لیکن میرے سامنے پچھلے 3 سال پہلے 2015 میں رمضان شریف میں جب بہت شدید گرمی پڑی تھی، اس وقت 1600 افراد کراچی میں جو ہے وہ گرمی کی وجہ سے شہید ہو گئے تھے، تو ان لوگوں کے ساتھ جو زیادہ کیسز جو کہ میرے کلینک میں بھی ہوئے، وہ ایسے سرٹنلی وہ بندہ آیا، اس نے بولا اس طریقے سے مجھے ہو رہا ہے، ساری نشانیاں جو میں بتا رہا ہوں وہ موجود تھی، میرے کلینک سے باہر نکلا، سٹیئرنگ پہ بیٹھا اور اس کی ڈیتھ ہو گئی۔ تو میں نے اسے یہی مشورہ دیا کہ اس وقت آپ کی پوزیشن ایسی نہیں ہے کہ کوئی دوا دی جائے، آپ صرف پانی پیجیے، اس میں یہ شربت ملا لیجیے جو کہ ٹھنڈک کے لیے ہوتا ہے، اس کے علاوہ آپ فوری ہاسپٹل جائیں، لیکن اللہ نے اس کا وقت لکھا ہوا تھا۔ تو یہ ایک ایسی چیز ہے جو ہم آپ کو ایک تصویر، ڈارک تصویر دکھا رہے ہیں کہ ایسا ہو سکتا ہے، لیکن اس کے لیے بچنے کے لیے جو چیزیں ہیں، جس میں تخم ریحان بڑی عمدہ چیز ہے، کہ آپ بالنگا لیجئے اور اس کو پانی میں ڈال کے پیجئے، آپ کے پاس جو موسم کے پھل ہیں خربوزے کا شربت پیجئے، اسی طریقے سے تربوز کا شربت پیجئے، لیکن بیسک چیز جو ہے وہ انٹیک آف واٹر ہے، کہ آپ پانی کا استعمال جو ہے وہ بوائلڈ واٹر کا کریں، جو میں نے طریقہ شروع میں بتا دیا، وہ پانی آپ زیادہ سے زیادہ استعمال کیجئے، تو اس پہ آپ دیکھیں گے کہ ان شاء اللہ تعالیٰ جسم میں ڈی ہائیڈریشن نہیں ہوگی۔ اور بعض دفعہ ایک یہ بھی ہے کہ جیسے ہم بادام کا کہتے ہیں کہ بادام کا شربت پئیں، یہ گڈ کولیسٹرول بھی بڑھاتا ہے، لیکن اس کا ہوتا یہ ہے کہ جو گلینڈس جو ہمارے گرمی کے اور سردی کے جو گلینڈس ہوتے ہیں، جو یہ پاور کو اسٹیک کرتے ہیں، تو ان کا مضبوطی کے لیے یہی ہے کہ آپ پانی کے علاوہ بادام کا شربت اور جو کا شربت آپ ضرور پیجئے، تو آپ دیکھیں گے انشاءاللہ تعالی یہ سب چیزیں بہتر ہونے چلیں گی، اور آپ کے اندر بنیادی طور پہ جو چیز ہے کہ آپ کے اندر قوت مدافعت ختم ہو جاتی ہے۔ زیادہ تر جو 1600 پیشنٹ اگر آپ لیتے ہیں 2015 کے، تو زیادہ تر اوور ایج ہیں، یعنی کہ وہ جو کہ 72-75 کے پیشنٹ تھے، ایج وائز بتا رہا ہوں، شوگر کے پیشنٹ تھے، گردے کے پیشنٹ تھے، ہارٹ کے پیشنٹ تھے، ان کی اموات جو ہے وہ زیادہ ہوئی ہیں، اور اس کی وجہ یہ بھی ہوتی ہے کہ بعض دفعہ دھوپ میں جو تمازت ہوتی ہے ہمیں پتہ نہیں ہوتا، ابھی مثال کے طور پہ 11 بجے 11:30 بجے ابھی ہم تیاری کرتے ہیں، باہر نکلتے ہیں، لیکن 12 بجے اچانک جو ہے، آج بھی پریڈکشن یہی ہے کہ 42 تک کے جو ہے وہ ٹیمپریچر جائے گا، تو 12 بجے ایک دم بڑھ جاتا ہے، 3-3:30 بجے ٹیمپریچر جو نیچے آ جاتا ہے۔ اور یہ بھی چیز ذہن میں رکھیے کہ جس کو سن اسٹروک ہوتا ہے، اس کے لیے ضروری نہیں ہے کہ وہ سائے کی جگہ پہ، اگر وہ دھوپ سے آ رہا ہے اور اس کو اسٹروک اوپر ہو گیا ہے، دماغ کے اندر درد شروع ہو گیا ہے، سر میں درد شروع ہو گیا ہے، تو آپ فوری طور پہ اس کو ہلکا نہ لیں، آپ فوری طور پہ کسی ڈاکٹر سے رجوع کریں۔ پانی ایک نعمت ہے، اور پانی کا استعمال جو ہے، جو طریقہ کار ہے گرمی میں، اس میں انٹیک آف واٹر کم از کم 12 گلاس کی ہونی چاہیے، زیادہ سے زیادہ 16 گلاس کی آپ لے سکتے ہیں، لیکن ایسا ہوتا نہیں ہے، ہم کاموں میں مصروف ہوتے ہیں، صبح سے شام تک کے 16 گلاس پینا جو ہے کوئی ایسی مشکل بات نہیں ہے، اور اس سے انسان جو ہے گرمی کی تمازت سے بھی بچ سکتا ہے، اور جو ہیٹ اسٹروک کے خطرات ہیں اس سے بچنے کے لیے یہ کہ اگر فرض کریں کہ ہم اب ہیٹ اسٹروک کا 5 سال سے ہم سن رہے ہیں، 2015 سے کراچی میں ایک بہت بڑا جو طوفان آیا تھا، تو اس کے بعد سے اب ہمارے پاس اویئرنیس زیادہ آ گئی ہے، جیسے اگر کوئی مریض ہے وہ کہتا ہے کہ اسے بہت زیادہ اس قسم کی ہو رہی، تو اس کو آپ فوری طور پہ پیاز لیجئے، اور پیاز کو تقریباً 6 لیٹر پانی میں 1/2 کلو پیاز کو کاٹ کے ڈالیے، اس کو ابالیے، اس کے بعد اس پانی میں ایک سفید رنگ کی چادر ڈال دیجئے، اور اس کو نچوڑ کے جب پانی ٹھنڈا ہو جائے، تو وہ مریض کا، جیسے یہ مریض لیٹا ہوا ہے، تو اس مریض کے سر سے لے کے پیر تک کی وہ چادر رکھیے، اور سامنے پنکھا چلا دیجئے، تو اس سے ہیٹ سے، یہ جو پنکھے کی جو ہوا ہے اس سے اندر کی ہیٹ نکلے گی، چادر آپ نے اس طریقے سے پاؤں سے گھسیٹی اور اوپر دوسری چادر ڈال دی، اس طریقے سے اگر آپ 7 مرتبہ یا 3 مرتبہ کریں گے جو پیاز کے پانی سے، تو اس سے آپ کو لو جو لگی ہوگی، اور کیری کا استعمال جو ہے، کیری کا پیسٹ جو ہے پورے پوروں میں اور پیشانی میں اس جگہ پہ اور پاؤں کے تلوے پہ لگا دیجئے، تو اس سے جو ہے جو اسٹروک جس کو ہو وہ بھی ریورس ہو جاتا ہے، اور سب سے بڑی بات اللہ کا کرم اور فضل ہونا چاہیے۔ یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں، ملتے ہیں آپ سے وقفے کے بعد۔ السلام علیکم۔ وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے، ہمارے پاس کالر موجود ہیں، ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام حکیم صاحب، عائشہ بات کر رہی ہوں کراچی سے۔ جی عائشہ بتائیے سوال۔ جی मुझे आपसे पूछना है, एक बार आपने बताया था रंगोरा करने के लिए और टमाटर पे शहद डाल के खाएं तो उससे साफ हो जाता है, तो वो मैं आपसे पूछना चाह रही थी कि टमाटर की क्वांटिटी और शहद की क्वांटिटी बता दें, किस वक्त खाना चाहिए ये? ठीक है बेटा, हमारे पास एक कॉलर मौजूद है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन साहिबा, कहाँ से? मैं जंगीरा से मिसेज नजीर बात कर रही हूँ। मिसेज नजीर जी, जंगीरा से अच्छा जी, फरमाइए। मेरा मैदे का मसला है, मेरा मैदा बहुत ज्यादा खराब रहता है, हर वक्त गैस बना रहता है और फूला रहता है मैदा, पेट भी फूल जाता है, अच्छा और बादी चीजें मैं नहीं खा सकती हूँ ना, जितनी बादी चीजें हैं तो खा लूँ तो फिर बहुत ज्यादा तबीयत खराब रहती है, और ठीक मेरे है, खून की कमी भी बहुत ज्यादा है। चलें ठीक है, इंशाल्लाह आपको बताते हैं। आपकी कॉल का बहुत बहुत शुक्रिया। हमारे पास एक और कॉलर है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहब, कहाँ से? मंजूर अहमद बात कर रहा हूँ, बलोचिस्तान से। जी मंजूर भाई, मेरी वालदा को हेपेटाइटिस सी है, मैंने PCR किया था, वायरल लोड 50 पे है। अच्छा, और उसको सर्दी का बुखार इतना होता है ना। अच्छा, दूसरा दूसरा सवाल है, मेरी कमर में बहुत शदीद दर्द होता है, तकरीबन 6 महीने हो गए हैं। अच्छा, और मुझे मर्दाना कमजोरी, इसके बारे में थोड़ा बताओ। ठीक है मंजूर साहब, इंशाल्लाह आपको बताते हैं। हमारे पास एक कॉलर है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, मैं रेंजा खान से बोल रहा हूँ। जी सर, नाम? मेरा ना मेदे का मसला, मेदे में गैस हो जाती है, पेशेंट लगे रहते हैं हर वक्त। अच्छा अच्छा, बाद चक्कर भी आते हैं। ठीक जी, अरे चले ठीक है, इंशाल्लाह आपको बताता हूँ। अस्सलाम वालेकुम। वालेकुम सलाम, किंजा क्या हाल है? जी अल्हम्दुलिल्लाह, कौन सा है, कहाँ से? जी मैं शहजादी बात कर रही हूँ, लाहौर से। लाहौर से शहजादी जी जी जी। किंजा मेरा ना बेटा 8 साल का, तो वो ना बहुत ही ज्यादा कमजोर है, कि हड्डियाँ नजर आती हैं जिस्म के, बहुत ही ज्यादा कमजोर, तो उसका ना कद भी नहीं बढ़ रहा। अच्छा, तो दूसरा बेटा है वो 11 साल का है, उसने ना तकरीबन 2-3 हफ्ते हो गया बाजार से ना आलू चने ला कर खा लेते। अच्छा, तो उसका ना दब का पेट खराब है, वो खाना खाता है जहाँ तो उसे उल्टी आ जाती है, पेट में तेज दर्द होता है, साथ उल्टी ना आए तो उसे वॉशरूम आ जाता है। अच्छा, तो 3 हफ्ते से तकरीबन यही हाल उसका हो रहा है। अच्छा, चले तो वो भी ना बहुत ज्यादा वीक है, तो ये बच्चों के ना हवाले से मुझे कुछ अच्छा सा नुस्खा बता दीजिए। ठीक, बहुत शुक्रिया आपका। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन साहिबा, कहाँ से? मैं समीना लाहौर से। जी समीना, टीवी की आवाज जरा बंद कर दीजिए। वो हकीम साहब, मेरा मसला ये है कि मेरे पैरों के तलवे जो है ना बहुत जलते हैं, जिससे मेरा दिल घबराता है, और तकरीबन 1 हफ्ता हो गया लगातार मेरे सर में बहुत दर्द हो रहा है। अच्छा अच्छा, और हाँ जी, और वही मैदा भी सूज जाता है जब भी कुछ खाती हूँ। मैदा भी सूज जाता है आपका? हाँ जी। चलिए ठीक है जनाब, आपको बताते हैं। ठीक है, वहाँ पर से कॉलर मौजूद हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन साहिबा, कहाँ से? मैं रिहाना बात कर रही हूँ शेखपुरा से। जी फरमाइए। हकीम साहब, मेरे हाथ पाँव में पसीना बहुत आता है और वजन भी ज्यादा। वजन ज्यादा है? हाँ जी। अच्छा अच्छा, चलिए ठीक है, आपको बताते हैं। तो नाज़रीन, हमारे पास जो सवालात हैं उसमें आयशा साहब है कराची से, इन्होंने बताया कि टमाटर जो है वो उससे रंग कैसा गोरा होता है, तो मैंने ये बताया था कि टमाटर जो है सुबह के वक्त ले लें, एक टमाटर सुर्ख सा ले लें और उसके पीसीस कर लें, तकरीबन 4 पीसीस कर लें, जैसे गोल गोल पीसीस काट लें, और उसमें तकरीबन 1 टेबल स्पून शहद डाल दें, और उसके बाद इसे आपको खाना है, तो ये इंशाल्लाह ताला बहुत उम्दा रहता है, खून बढ़ाने के लिए भी अच्छी चीज़ है और रंग गोरा करने के लिए भी ये बहुत उम्दा चीज़ है। مسز نذیر صاحبہ جہانگیرہ سے، آپ نے معدے کے متعلق بتایا کہ معدہ آپ کا بہت کمزور ہے، اس کے لیے آپ پپلا مول لکھیے، پپلا مول آپ کو لینا ہے گا، سوکھا اناردانہ لینا ہے اور پودینہ پہاڑی لینا ہے، ادرک آپ کو لینا ہے، اور اسی طریقے سے ان چاروں چیزوں کو آپ جو ہے پیس لیں، یعنی کہ 100-100 گرام اس کو منگوا لیجئے، اور منگوانے کے بعد اس کو پیس لیں، ایک چورن سا بن جائے گا، یہ چورن بلڈ پریشر کے مریض بھی کھا سکتے ہیں، یہ معدے کو مضبوط کرنے کے لیے بہترین چیز ہے۔ ہمارے پاس ایک کالر ہے، ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحبہ کہاں سے؟ میں عائشہ بات کر رہی ہوں شیخوپورہ سے۔ جی فرمائیے۔ حکیم صاحب میرے منہ پہ دانے بہت زیادہ بنتے ہیں، کالے نشان پڑ جاتے ہیں، میں نے ان کا بہت علاج کروایا لیکن کوئی فرق نہیں پڑا ان کا، تو اس کا کوئی علاج بتا دیں۔ ٹھیک ہے جناب، بہت شکریہ آپ کی کال کا، بتاتے ہیں، پروگرام دیکھتے رہے۔ یہاں پہ ایک اور کال آ رہے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحب کہاں سے؟ جی میں سے بول رہا ہوں فیصل آباد سے۔ مبشر فیصل آباد، سوال بتائیے سر۔ جی میری وائف کی نا کمر میں درد ہوتی ہے اور بازو سو جاتا ہے۔ اچھا، کمر میں درد ہوتا ہے اور بازو سو جاتا ہے، یہ میری بازو سو جاتا ہے۔ چلیں ٹھیک ہے، ہم بتاتے ہیں آپ کو، بہت شکریہ۔ وہاں پر کالر ہے، ان کو بھی لے لیتے ہیں۔ جی السلام علیکم۔ اچھا کال ہماری ڈراپ ہو گئی۔ منظور صاحب بلوچستان سے، اور انہوں نے اپنی والدہ کے متعلق بتایا کہ ہیپیٹائٹس سی ان کو ہے، انجیکشن وغیرہ لگا چکے ہیں۔ آپ یہ کیجئے کہ نسخہ ایک لکھ لیجئے، جس میں کاسنی کا آپ نے لکھنا ہے 100 گرام، کاسنی لکھنا ہے 100 گرام، مکو لکھنا ہے آپ کو 100 گرام، اور اسی طریقے سے تیسری چیز ہے سوکھا اناردانہ، ان تینوں چیزوں کو پسوا لیجئے، اور اس کے پاؤڈر صبح شام ایک ایک چمچہ دیجئے، اور اسی طریقے سے نوشادر اور ایلو ویرا، ایلو ویرا کا جیل لے لیجئے، اور اس جیل کو کسی کٹوری میں رکھیے، تقریباً 100 گرام جیل لے لیجئے، اور اس میں نوشادہ ٹھیکری جو ہے وہ تقریباً 50 گرام ڈال دیجئے، پوری رات وہ رکھا رہے، اس کو کٹورا ڈھپ دیں، صبح جو ہے ململ کے کپڑے میں ڈال کے اس کو نچوڑ لیں، جو پانی نکلے گا وہ اصل میں دوا ہے، اس کو محفوظ کر کے رکھیے، اور 10 قطرے صبح 10 قطرے شام کو آدھا کپ پانی میں ملا کر اپنی والدہ کو دیجئے۔ ہاں بھائی کالر، ان سے بھی بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام حکیم صاحب، کیسے ہو؟ جی کون صاحبہ؟ جی میں صبا بات کر رہی ہوں گجرانوالہ سے۔ جی سوال بتائیے۔ حکیم صاحب میرا ویٹ بہت بڑھ رہا ہے، مجھے ہارمونز کا بھی مسئلہ ہے، اور گرمیوں میں منہ کے دانے نکلتے ہیں، پھر اس کے نشان نہیں جاتے۔ اچھا، وزن کتنا ہو گیا آپ کا؟ 70 تک ہے، 75۔ اور عمر؟ 5 سال ہو گئے شادی کو، بچے بھی نہیں ہو رہے۔ آپ کی ابھی عمر کتنی ہے؟ عمر 25 سال ہو۔ چلیں ٹھیک ہے جناب، بہت شکریہ۔ ہمارے پہ ایک اور کالر ہے، السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحب کہاں سے؟ سر میں اشفاق بول رہا ہوں خانے وال سے۔ جی اشفاق صاحب۔ جی میرے پاؤں میں جلن ہوتی ہے، پاؤں میں، اس کے لیے پوچھنا تھا۔ اچھا، تو آپ نے کبھی مہندی لگائی ہے؟ ہاں مہندی لگائی ہے۔ ہاں تو مہندی نہ لگائیں، باقی جواب دوں گا انشاءاللہ میں آپ کو۔ بہت شکریہ۔ ہمارے پاس ایک کالر ہے، نہیں، رحیم یار خان سے ہمارے پاس ایک تھا، انہوں نام نہیں بتا سکا، انہوں نے بھی یہ بتایا کہ معدے کا ان کو مسئلہ ہے، اور اس کے لیے بھی آپ یہی کیجئے جو میں نے پیپل مول آپ کو بتایا، ایک نسخہ پیپل مول 100 گرام آپ کو لینا، سوکھا اناردانہ 100 گرام، پہاڑی پودینہ 100 گرام، اور سونٹھ جو ہے 100 گرام آپ لے لیں، اور بیل گیری آپ لیں، چونکہ آپ کا مسئلہ تھوڑا الگ ہے، بیل گیری سوکھی مل جاتی وہ 100 گرام لیں، ان سب چیزوں کو پسوا لیں، اور 5 گرام صبح 5 گرام شام کو آپ اس کو لیجئے، اس سے انشاءاللہ معدہ مضبوط ہو جائے گا۔ لاہور سے ہمارے پاس شہزادی صاحبہ نے بتایا کہ 8 سال کا ان کا بیٹا ہے، और इसको मोटा नहीं है, मेरे ख्याल से कमज़ोर है, इसके लिए भी नुस्खा आप लिख लीजिए, तोतरी सुर्ख, तोतरी सफ़ेद, बेहमन सुर्ख, बेहमन सफ़ेद, चार चीज़ें हो गई, ये सब आप 100-100 ग्राम ले लीजिए। मस्तगी रूमी जो है आपको मुश्किल से मिलेगी, लेकिन ले लीजिएगा, इसको लेना है आपको सिर्फ 25 ग्राम, मस्तगी रूमी लेना है, और हब्बुल रिशाद जो है वो भी 100 ग्राम, यानी कि आपको तूतरी सुर्ख, तूतरी सफ़ेद, बेमन सुर्ख और हब्बुल रिशाद, ये सब चीज़ें 100-100 ग्राम लेना है, और मस्तगी रूमी 25 ग्राम। ये बेहतरीन नुस्खा है बच्चे जो कि दुबले हैं, वो बच्चे जिनका हाइट नहीं बढ़ रही, 15-16 साल के जो हो चुके हैं और हाइट नहीं बढ़ रही, उनके लिए नुस्खा बहुत अच्छा है। दोबारा बता देता हूँ, तूतरी सफ़ेद, तूतरी सुर्ख, बेमन सुर्ख, बेमन सफ़ेद, हब्बुल रिशाद सब 100-100 ग्राम, मस्तगी रूमी 25 ग्राम, इसको पीस लीजिए, चीनी या मिश्री में मिला के दीजिए, इंशाल्लाह इससे बहुत फ़र्क पड़ेगा। आप एक कॉलर हैं, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहबा, कहाँ से? मैं गुप्ता आरिफ वाला से बात कर रही हूँ। आरिफ वाला जी, सवाल बताइए। 40 साल है जी, लेकिन जो मेरा ऊपर सर के जो माथा है वो अंदर अंदर दसी हुई है, हड़िया निकली हुई है, गड़े बने हुए हैं। ये माथे पे? माथे के साइडों पे। अच्छा, तो गड़े साइडों पे इधर माथे की जो साइड होती है जहाँ, तो ये दोनों तरफ अंदर घुसी हुई है। अच्छा, तो कमजोरी की वजह से क्या, धसी हुई तो कभी भी नहीं होती नॉर्मल, तो आपको कुछ नहीं, नहीं। पता नहीं क्या वजह है, कमजोरी भी ज्यादा, आप बताएं क्या चीज नू जिससे ये मतलब चेहरा जो है ग्लो हो जाए। पानी आपको बताएंगे तरीकेकार। ठीक है जनाब, बहुत शुक्रिया आपका। यहाँ पे एक और कॉलर है, अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहाँ से? ये तो किसी और के साथ भाई लग गए मेरे साथ। फिर आप टीवी का वॉल्यूम बंद कीजिए, क्योंकि आवाज़ आपकी नहीं आ पा रही, आपको इतना हम समझाते हैं नाज़रीन। यहाँ पर एक मुख्तसर से वक्फे की जानिब बढ़े, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है प्रोग्राम हिकमत और सेहत में। हमारे पास जो सवालात हैं उसमें समीना साहिबा ने हमको बताया कि इनके भी मैदे का मसला है और इनके सर में भी दर्द रहता है। आप एक नुस्खा लिख लीजिए, तबाशीर आपको लेनी है 100 ग्राम, अनारदाना सूखा 100 ग्राम, इमली 100 ग्राम, सूखा आलू बुखारा 100 ग्राम। तबाशीर को अलग रख दीजिए, बाकी जो चीज़ें हैं उनको 2 लीटर पानी में अच्छी तरह पकाइए, जब वो बिल्कुल हो जाए मेल्ट तो उसको छान लीजिए, कचरा फेंक दीजिए, और उसमें जो है 1 किलो चीनी डाल के अच्छी तरह हिलाएं, और उसमें आखिर में तबाशीर पीस के गरम गरम में डाल के चूल्हा बंद कर दें। ये माजून तैयार हो गई, ये आप पीजिए, इससे आपके तमाम मसाइल, जुमला मसाइल हल हो जाएंगे। रेहाना साहिबा हमारे पास शेखुपुरा से, इन्होंने भी यही सवाल किया था कि जिगर में गर्मी जलन, इसके लिए भी आप यही मलगूबा जो मैंने बताया अनारदाना और सूखा आलू बुखारा का, यही आप बना लीजिए। आप बस एक कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन साहब, कहाँ से? जी मैं रावलपिंडी समदान बात कर रहा हूँ। जी सर सवाल। सर मेरी उम्र अभी 18 साल है, अभी आईडी कार्ड बना है, और मेरा वजन 110 कुछ और है। ठीक, वजन ज्यादा है आपका? जी जी वजन ज्यादा है। चलें आपको जवाब दे देंगे। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। कॉल ड्रॉप हो गया हमारा। आयशा साहिबा शेखुपुरा से थी, इन्होंने बताया कि स्किन के मुतालिक इनके बहुत निशानात पड़ गए। सबसे पहले तो आप ये कीजिए कि असली सिरका कहीं से ले लें, मिक्स फ्रूट का जो होता है वो ले लें, और उसके बाद हब्बुल रिशाद जो है उसको पिसवा के उसमें मरहम सी बना लें, तकरीबन 2 ग्राम हब्बुल रिशाद पिसा हुआ, और उसमें सिरका जो है मिला के उसको आप लगाइए, इससे बेहतरी हो जाएगी। कुछ दिन ये लगाइए, और उसके बाद कुस्ते शीरी को अरके गुलाब में मिला के लगाइए, ये बाद में कीजिएगा। ये 2 कोर्सेज आप एक एक हफ्ते दोनों कीजिए, पहले हब्बुल रिशाद और सिरके वाला, बाद में कुस्ते शीरी और अरके गुलाब मिला के ये चेहरे पर लगाइए, इंशाल्लाह अल्लाह उसमें बेहतर करेंगे। मुबश्शिर साहब मेरे पास कॉल है, पहले मैं वो ले लेता हूँ। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। मिसेस फैसल फैसलाबाद से मुबशिर साहब, सॉरी, इन्होंने बताया कि इनके कमर में दर्द बहुत ज़्यादा है। कमर के दर्द के लिए आप एक नुस्खा लिख लीजिए जिसमें चुनिया गोंद 100 ग्राम, कमर का 100 ग्राम और गोंद कतीरा 100 ग्राम इसमें आप ले लें, और तीनों चीज़ों को 100-100 ग्राम को अच्छी तरीके से बारीक पिसवा के, और शहद असली ले लें, तकरीबन आधा किलो शहद में इसको मिला दें, और ये एक एक चमचा गर्म पानी में या गर्म दूध में डाल के या इसी तरीके से खा के ऊपर से दूध पी लीजिए, कमर का दर्द आपका ठीक हो जाएगा। और ये सबा साहिबा गोजरांवाला से थी, इन्होंने वज़न के मुतालिक बताया। वज़न के लिए सबसे बेहतरीन चीज़ इस मौसम में जो है लौकी का शरबत है, कि लौकी का छिलका उतार के इसको स्टीम कर लें, किसी भाप में पका लें और उसको नरम करके और इसको ग्राइंडर में डालें, इसमें थोड़ा सा पुदीना डाल दीजिए और उसके बाद आखिर में नींबू डाल के ये पीजिए। और इसी तरीके से बर्ग सदाब आप ले लें, सफ़ेद ज़ीरा आप ले लें, और इसी तरीके से तीसरी चीज़ तुरबत सफ़ेद है, तीनों चीज़ों को हम वज़न यानी 100-100 ग्राम ले लें और 5-5 ग्राम सुबह शाम लीजिए, इससे वज़न भी कम होगा, वर्म भी कम होगा, पेट भी अंदर होगा। इसी तरीके से हमारे पास पहले कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहिबा, कहाँ से? मैं मारिया रमजान बात कर रही हूँ, बहावल नगर से। बहावल नगर से मारिया जी। जी सवाल, मेरे पापा को दिल का प्रॉब्लम है, उनकी जो उनसे दिल वाली नालियाँ हैं वो दो बंद है, एक हाफ बंद है, सिर्फ एक चलती है और एक हाफ चलती है। अच्छा, तो डॉक्टर क्या कहते हैं? डॉक्टर ने कहा चले ठीक है। कॉल वहाँ पर। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। जी वालेकुम सलाम। जी मैं भावपुर से। जी हेलो। जी जी फरमाइए। अस्सलाम वालेकुम। जी वालेकुम सलाम। कौन साहिबा कहाँ से? जी मैं भावलपुर से बोल रही हूँ, मिसेज अहमद। मेरे बेटे का ये मसला है कि उसको गर्मियों खास तौर पे ना नकसीर बहुत ज्यादा आती है, एकदम से बहुत शदीद जो है ना खून बिल्कुल, और वो जिस तरह छोटे छोटे क्रॉप्स टाइप ना नाक से बिल्कुल। और डॉक्टर को जब भी दिखाया तो वो कहते हैं कि सिंपल कोई ऑइंटमेंट लगा ले तो ठीक हो जाएगा, लेकिन उससे नहीं। मुझे ये है कि मैं कोई इसका टेस्ट करा के चेक करूँ या क्या मसला है, क्योंकि बहुत ज्यादा इसको आता है खून जो नाक से आता है या अंदर कोई जख्म है, ज्यादा खून आता है तो नक्सीर ही है ना, अगर जख्म कोई नहीं है तो नक्सीर है। मैं इसका इलाज बताता हूँ। आपकी कॉल का बहुत बहुत शुक्रिया। अशफाक साहब थे खानवाल से, इन्होंने बताया कि इनके पाँवों में जलन बहुत है, और मैंने इनसे सवाल किया था क्या मेहंदी लगाते हैं, तो उन्होंने बोला हाँ। तो बात यह है कि मेहंदी ना लगाएं, आजकल मेहंदी जो है वो असल मिलना बड़ा मुश्किल होती है। आप सिंपल सा ये कीजिए कि आप थोड़ा सा पानी लें, उसमें शलजम जो होता है, शलजम जो है उसको पानी में काट के डाल दीजिए, उबालिए, और जब पानी ठंडा हो जाए तो उसमें तकरीबन 10 मिनट तक जो है उसमें आप पाँव डाल कर बैठिए, इससे फ़र्क पड़ेगा। और जो नुस्खा मैंने आज जिगर की गर्मी के लिए बताया है उसमें जो चीज़ें हैं आप वो दोबारा मैं बता देता हूँ आपको, कि जो चीज़ें हैं उसमें आप लिख लीजिए। सबसे पहले उसमें तबाशीर 100 ग्राम है, अनारदाना, इमली, सूखा आलू बुखारा और ये ले लें, और ज़रिश्त ले लें। एक चीज़ और इजाफा कर दिया मैंने, इन चारों चीज़ों को पानी में पकाई उबाल के इसका शरबत बनाएं और इसको पीजिए। इसी तरीके से शगुफ्ता साहिबा आरिफ वाला से आपने मुझसे सवाल किया कि इनको कमज़ोरी बहुत है, इनकी पेशानी अंदर से धंस गई है। तो बहरहाल ये जो चीज़ें हैं इसके लिए जो सबसे अहम नुक्ता होता है वो डिहाइड्रेशन का होता है। ज़ाहिर बात है मैं टीवी पर ही जवाब दे सकता हूँ, उसमें सिर्फ ये है कि आप इस के लिए पानी का इंटेक ज़्यादा कीजिए, और जौ का दलिया जितना ज़्यादा से ज़्यादा खा सकती हैं दिन में 2 मरतबा ज़्यादा से ज़्यादा लाजिम खाइए, शहद मिला के जौ का दलिया, उससे इंशाल्लाह आपका मसला हल हो जाएगा। पिंडी से हमदान साहब ने हमसे सवाल किया, वज़न ज़्यादा है, वज़न ज़्यादा है, तो इसके लिए आप सबसे पहले ये कीजिए कि वॉकिंग करना शुरू करें, और परहेज़ में जो है चिकनी चीज़ें बिल्कुल, जैसे चावल हो गया, चीनी हो गई, इस टाइप की चीज़ें जो मीठी और चावल हों, तो ये इनको बिल्कुल आपको नहीं लेना। और इसके लिए बर्गे सदाब लिख लीजिए 100 ग्राम, सफ़ेद ज़ीरा 100 ग्राम लिख लीजिए, और इसका इस्तेमाल जो है दोनों को पीस लीजिए, और सौंफ भी इसमें डाल दीजिए, सफ़ेद ज़ीरा सौंफ आप मिला के, और उसको सुबह शाम लीजिए। और कहवा के तौर पर आप जो है सिर्फ पहाड़ी पुदीना का जो है वो चाय पीजिए। बावल नगर से हमारे पास था, इन्होंने बच्ची ने बताया इनके वालिद साहब को दिल का मसला। बेटा मैं नहीं बता सकूंगा जवाब कि इसमें तफसील आपने नहीं बताई, लेकिन दिल की तकवियत के लिए जो है बही का मुरब्बा बहुत अच्छा है बेटा। अगर ये आप देख लीजिए, जो डिटेल डॉक्टर से ही लीजिए, मेरी तरफ से सिर्फ ये है कि बही का मुरब्बा अगर आपको मिल जाए बाज़ार से, ये बहुत अच्छा है। सुबह और शाम असर के टाइम पर एक एक पीस इतना बड़ा बही का ले लें। मेरा टेलीफोन नंबर भी है, अगर कोई परेशानी और मज़ीद है तो मुझसे बात कर लीजिए। अभी स्लाइड पर मेरा स्क्रीन पर मेरा नंबर आ रहा होगा, उस पर आप मुझसे बात कर लीजिएगा। मिसेस अहमद बावलपुर से, इन्होंने देखें जो चीज़ बताई कि डॉक्टर ने डिक्लेयर किया है कि उनके बच्चे को नकसीर है। नकसीर अमूमन कई किस्म की होती है, लेकिन इस वक्त जो गर्मी जो स्टार्ट होती है, इसमें जो मरीज़ होते हैं वो परेशान ही रहते हैं कि बैठे बैठे एकदम से नाक से ताज़ा खून सा आने लगता है, तो उसको नकसीर कहते हैं। अगर थोड़ा थोड़ा एक एक कतरा है तो नाक में ज़ख़म होता है। नकसीर जो है बड़ी अहम चीज़ है, इसके लिए एक नुस्खा लिख लीजिए, ये आप बना के और उनको दे सकते हैं। दमुल अख्वैन हमको 100 ग्राम लेनी है, संगजराहत हमको 100 ग्राम लेनी है, और इन दोनों को अच्छी तरीके से इसमें 200 ग्राम मिश्री मिला दिए, यानी कि दमुल अख्वैन 100 ग्राम, संगजराहत 100 ग्राम, मिश्री 200 ग्राम, इनको मिला लीजिए, और आधा चमचा सुबह आधा चमचा शाम उनको पानी के साथ दीजिए। इसी तरीके से शरबत अंजबार जो है इस सिलसिले में बड़ा उम्दा होता है, शरबत अंजबार का इस्तेमाल जो है वो आप कीजिए, और इससे इंशाल्लाह आप देखेंगे कि काफ़ी बेहतरी आ जाएगी। तो नाज़रीन ग्रामी, ये आपके जवाबात थे, और आज जैसे कि हमने, चूँकि हमारे शहर कराची में ख़ास तौर पे और हमारे प्यारे पाकिस्तान में आम तौर पे जो है गर्मी शुरू हो गई है, लेकिन कराची में बहुत ज़्यादा मसाइल हैं। इसमें जैसे मैंने दो, आज हमारा दूसरा प्रोग्राम है, तो इसमें जो सबसे अहम चीज़ मैंने बताई कि प्याज का इस्तेमाल इसमें बड़ा अच्छा है, कि छोटी सी प्याज का टुकड़ा जो है अगर आप गाड़ी में रख लें, अपनी जेब में रख लें, अपनी मोटरसाइकिल में सामने, मोटरसाइकिल में तो बड़ा वो असर नहीं होगा, लेकिन गाड़ी में रख लें, अपनी जेब में रख लें, पैंट की जेब में रख लें, ये भी एक बहुत अच्छा गर्मी से बचने के लिए, लू से बचने के लिए कि इसका इस्तेमाल करें। दूसरा जो ग़िज़ाओं के बारे में, चूँकि मैंने बात नहीं की, एक मिनट का वक्त मैं आपको बता दूं कि ग़िज़ाओं में आप बहुत हल्की ग़िज़ाएँ लें, जैसे कि लौकी का रायता बनता है तो उसमें लौकी को भपाया जाता है और वो रायते में, तो ये बेहतरीन चीज़ है। दही का इस्तेमाल जो है इस मौसम में ज़्यादा से ज़्यादा करना है। खाने बिल्कुल सादे खाइए, खिचड़ी का इस्तेमाल ज़्यादा कीजिए, और जो पेशेंट गुर्दे के हैं और ये सब चीज़ें, उनके लिए मैं आपको बता दूँ कि जो पानी का इंटेक है ना, अगर आपको कम है तो आप आबे जो है उसका इस्तेमाल ज़्यादा से ज़्यादा कीजिए, क्योंकि वो बड़ी अच्छी चीज़ है, और तिब नबवी के अंदर इसकी बड़ी तारीफ़ है कि ये गुर्दे के लिए जो है बहुत उम्दा चीज़ है। और वैसे भी गर्मी में अगर आप जौ का सत्तू आपने देखा बाज़ारों में मिलता है तो वो ले लीजिए और सुबह शाम एक एक गिलास पीजिए। नाज़रीन, ये था हमारा आज का प्रोग्राम। अल्लाह ताला आप सबको शिफाए कामिला व आजिल अता फरमाए। मेरे और मेरी टीम के लिए भी दुआ कीजिएगा। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अगले हफ्ते तक दीजिए इजाज़त। अस्सलामु अलैकुम व रहमतुल्लाह।